टाइम चेक यो समय टाइमेक्स घड़ी को हो। यस बेला हाम्रो स्टुडियोको घडीमा रातको 8 बजेको छ। र तपाईँको स्वास्थ्यको साथी सिटी केयर हस्पिटल सिन्धुली रोड बर्दिवास। The message. Your messages, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhurabazar, Sindhuli. हेलो नमस्ते गुड इभिनिङ एन्ड भेरी वार्म वेलकम अनदर एपिसोड अफ एसएमएस 92। सुन्दै हुनुहुन्छ यति बेला सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज र आवाज हो यो सुमन बरालको। टेक्निकली सपोर्टमा त सदा चाहिँ ह्यान्डसम एकदम हँसिलो रसिलो मित्र अञ्जनको है यो साथ अनि तपाईँ सम्पूर्ण साथीहरूको साथ सहयोग माया ममता एसएमएस यी सारा कुराहरू मेरा वरिपरि छन् त्यसैले मलाई एकदम ढुक्क लागिरहेछ। हामी आउने गर्दछौँ यसरी नै हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार ठिक साँझ 8 बजे साँझ भनौँ या राति भनौँ होइन यस्तै हो रात 8 बजे चाहिँ ट्याक्कको हामी तपाईँको रेडियो सेटमा आइपुग्छौँ। यसै गरी मजाले चाहिँ बोल्नको लागि तपाईँहरूको एसएमएसहरूलाई अन एयर गर्नको लागि तपाईँको सम्झना माया प्रेमलाई चाहिँ तपाईँको आफन्तहरूसम्म पुर्याउनको लागि चाहिँ मैले एकदमै मजाले प्रयास गरिरहेको छु। सो आज पनि यही क्रमलाई निरन्तरता दिनको लागि चाहिँ उपस्थित भइसकेको छु। यो आवाज हो सुमन बरालको पक्कै पनि तपाईँलाई थाहा भइसक्यो होला, यहाँभन्दा धेरै मैले भनिदिनु पर्दैन होइन। अनि त्यसपछि कार्यक्रम एसएमएस 92 भन्ने बित्तिकै तपाईँको एसएमएसहरू मात्र लिन्छौँ हामी, यो कुरा पनि तपाईँलाई भनिरहनु पर्दैन। र एसएमएस पठाउनको लागि तपाईँ चाहिँ मोबाइलको म्यासेज बक्समा गएर एसडिएच टाइप गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रममा चाहिँ एसएमएस गर्न मन लाग्यो होइन, तपाईँलाई कसैलाई के भन्न मन लागिरहेछ, कुनै साथीको अब आजकल चाहिँ इक्जामहरू चलिरहेछ चाहिँ सबै स्कुल बोर्डिङहरूमा होइन, अब चाहिँ बेस्ट अफ लक दिन चाहनुहुन्छ, विस गर्न चाहनुहुन्छ, या कसैलाई एकदम धेरै सम्झिरहनु भएको छ, मिस गरिरहनु भएको छ, कसैलाई एकदम माया गरिरहनु भएको छ, मन पराइरहनु भएको छ भन्ने आँट आइरहेको छैन, अनि एकदम तपाईँको चाहिँ दिमागमा एउटा जोक फुरिरहेछ, अनि सायरी फुरिरहेछ, मुक्त फुरिरहेछ, यी जे सब कुराहरू तपाईँले चाहिँ टाइप गरेर पठाउन सक्नुहुन्छ हामीलाई। जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र मजाले एसएमएस लेख्नुहोस्, नेम एड्रेस पनि लेखेर पठाइदिनुहोस्, 37799 है, कति सजिलो नम्बर छ 37799 ट्याक्क एसएमएस पठाउनु होला मजाले। तपाईँलाई चाहिँ एसएमएस पठाइसकेपछि थ्याङ्क यू फर एसएमएस भनेर चाहिँ रिप्लाई आउँछ हाम्रो तर्फबाट। त्यो एसएमएसको रिप्लाई आइसकेपछि तपाईँको म्यासेज हामीसम्म आइपुग्यो भन्ने कुरामा तपाईँ एकदमै ढुक्क हुनुहोस्, या तपाईँको चाहिँ त्यो रिप्लाई आएन म्यासेज हाम्रो तर्फबाट, रेस्पोन्स म्यासेज तपाईँले पाउनु भएन भने चाहिँ तपाईँले कतै के मिस्टेक गर्नुभएको हुनसक्छ, सो त्यसलाई चाहिँ यसो केयर गरेर फेरि पनि मजाले म्यासेज लेखेर पठाउन सक्नुहुन्छ राम्रोसँग। एकचोटि फेरि भन्दैछु, गो टु यर मोबाइल म्यासेज बक्स, टाइप एसडिएच, लिभ स्पेस, टाइप 92 इन नम्बर्स, अगेन लिभ स्पेस, राइट युर म्यासेज, नेम, एड्रेस एन्ड सेन्ड इट टु 37799। रमाइला रमाइला म्यासेज, रमाइला रमाइला जोक साइरी, रमाइला रमाइला मुक्तकहरूको साथमा तपाईँको म्यासेज लिएर एकैछिनमा आइहाल्छु। तर प्रोग्रामको स्टार्टिङमा एउटा नेपाली सिङ्गरको इङ्ग्लिस सङ छ तपाईँको लागि म सुनाउन गइरहेको छु, सो स्टे ट्युनिङ अस, किप सेन्डिङ युर म्यासेज, डोन्ट मुभ एनीवेयर। Already you are beautiful, beautiful, beautiful. Lady, you are attractive, attractive, attractive. Lady, you are beautiful, beautiful, beautiful. Lady, you are attractive, attractive, attractive. Tuesday morning, love you. Wednesday morning, love you. Tuesday morning, love you. Wednesday morning, love you. Welcome back after this very beautiful and romantic musical break. Sunday morning, love you. Monday morning, love you. भन्दै थियो गीतले, तर हामी चाहिँ इभिनिङमा आउँछौँ होइन. मन्डे इभिनिङ लभ यु, ट्युजडे इभिनिङ लभ यु भने जस्तो तपाईँलाई चाहिँ. तर त्यति जुन दिन आउँछौँ त्यो मात्र होइन, हामी हरेक दिन, हरेक हप्ता, हरेक समय तपाईँलाई एकदमै धेरै माया गरेर आउँछौँ है. वी लभ यु एभ्री डे. त्यस कारणले तपाईँहरू पनि हामीलाई माया गर्नुहोला सधैँ सधैँभरि. यस्तै यो न्यानो साथ सहयोग माया ममताको कुराकानी हुँदैछ, अनि तपाईँको एसएमएसहरू पनि हामीसँग सधैँ छ. त्यस कारणले तपाईँ पनि अब भर्खरै मात्र प्रोग्राम सुनेर एसएमएस पठाउन चाहिरहनु भएको छ भने सरक्क जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 नम्बरमा, त्यसपछि फेरि एक स्पेस दिनुहोस्, त्यसपछि लेख्नुहोस् तपाईँको मेसेज, नेम, एड्रेस र पठाउनुहोस् यसलाई 37799 होइन त. यति गरेर पठाइसकेपछि तपाईँको एसएमएस मसँग यति मजाले, यति धेरै आएर बसिरहेको छ, त्यो म्यासेजलाई म एकदमै छिटो छिटो छिटो स्थान दिँदैछु प्रोग्राममा. तपाईँ भने एसएमएस गर्दै गर्नुहोला. आजको प्रोग्रामको लागि फर्स्ट एसएमएस लिन गइरहेको छु म. गदा नुहाएर गाई हुँदैन. वा वा वा. गदा नुहाएर गाई हुँदैन, भाइ मोटाएर दाई हुँदैन. कस्तो रमाइलो कुरा लेख्नु भएको छ नि त. गदा नुहाएर गाई हुँदैन, भाइ मोटाएर दाई हुँदैन, पञ्चामृत र रक्सी उस्तै उस्तै हो. सुन्नुहोस् है फेरि यहाँनिर. गदा नुहाएर गाई हुँदैन, भाइ मोटाएर दाई हुँदैन, पञ्चामृत र रक्सी उस्तै उस्तै हो, भट्टी छिर्दैमा बाहुन कहिले राई हुँदैन. रमाइलो म्यासेज पठाउनु भएको थियो सजन बस्नेत कनपा सरात माताबाट. थ्याङ्क यू सो मच सजनजीलाई. नेक्स्ट टाइम पनि यस्तै रमाइलो रमाइलो म्यासेज चाहिँ पठाउँदै गर्नुहोला भन्न चाहन्छु. यस्तै मजाको एसएमएसहरू तपाईँ पनि पठाउन सक्नुहुन्छ हामीलाई. एसडिएच टाइप गर्नुहोस् त्यसको लागि, एस डिएच एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, तपाईँको म्यासेज लेख्नुहोस्, नेम लेख्नुहोस्, एड्रेस लेख्नुहोस् र पठाउनुहोस् 37799 होइन। यति गरिसकेपछि तपाईँको म्यासेज एकदमै हामीसम्म आइपुग्छ। त्यसपछि तपाईँले केही गर्नु पर्दैन, जस्ट रेडियो खोलेर ट्युन गरिराख्नुहोस् हामीलाई एभ्री मन्डे ट्युजडे एन्ड वेन्सडे 8 PM ओन्ली अन रेडियो सिन्धुलीगढी FM 92 MHz। आजको लागि अर्को एसएमएस छ, हजुर के छ नि हौ खबर, म भन्छु आज यो प्रोग्राम मार्फत के भन्छु भने, भीमस्थानको पुरानो मित्र रोशन लामाजीलाई कता हराउनु भएको, प्लिज धेरै रिक्वेस्ट गरिसके तर उहाँले सुन्नु भएको छैन होला, जसले एसएमएस 92 सुन्दै हुनुहुन्छ भने आफ्नाले सम्झेको छ भनिदिनु ल प्लिज लेख्नु भएको छ। हस् मैले भनिदिइसकेँ, मिना मगर खनिया खर्क बट दे बाई ल भनेर लेख्नु भएको छ है। भीमस्थानको मित्रलाई थियो रिक्वेस्ट, किन तपाईँले चाहिँ एकदमै भनौँ न धेरै रिक्वेस्ट गर्दा पनि तपाईँले चाहिँ एकदम सुन्नु भएन जस्तो लागिरहेको छ। यदि तपाईँले चाहिँ एसएमएस 92 चाहिँ सुन्दै हुनुहुन्छ भने चाहिँ तपाईँलाई हेर्नुहोस्, मिनाजीले यति मजाले तपाईँलाई सम्झिरहनु भएको छ। रोशनजी तपाईँ चाहिँ अब के भन्ने, अब कन्ट्याक्टमा जानुहोस् उहाँको होइन, अब तपाईँहरूसँग अब नम्बर सम्बर होला होइन, फेसबुक यताउति के छ, कन्ट्याक्टको माध्यम के थियो पहिला होइन, त्यस अनुसार टक्क पहिला जस्तो साथी भन्नुहोस् कन्ट्याक्टमा रहनुहोस् भन्ने चाहिँ गुनासो गर्दै हुनुहुन्थ्यो मिनाजीले। मैले मिनाजीको गुनासो चाहिँ पुर्याइदिइसकेको छु यति बेला। यदि रोशनजीले सुन्नु भएको छैन, छेउछाउमा कसैको साथीले सुन्नु भएको छ भने गएर यसो भनिदिनु, ए रोशन तँलाई म्यासेज आएर त्यही खन्याखर्कको मिनालाई चाहिँ भनेर एकदम सुनाइदिनु भने एकदम उहाँ पनि पुरै सस्पेन्समा पुरै होइन खुसी हुनुहुन्छ एकदम मजाले। यस्तै हो साथीहरू, कहिले कहिले अब यस्तो काम पनि गरिदिनु होला त्यहाँनिर, अब यसो तपाईँ त्यति भनिदिँदैमा उहाँहरूको फेरि मित्रता त्यो सम्बन्ध जुट्छ भने त्यति गरिदिँदाखेरि ठुलो कुरो होइन होइन त, हाँसेर उडाउने होइन है, हाँसेर उडाउने होइन। हाई दा के छ खबर, खाना भयो लेख्नु भएको छ एकदम मजाले। अनि अञ्जन दाको नि लेख्नु भएको छ, अञ्जन दाको नि भइसक्यो, आइएम लङ्गुर खोलाबाट सुशीला तामाङ दा, मलाई न्यू फ्रेन्ड बनाउन मन छ भने यो नम्बरमा कल गर्नु भनिदिनु ल भन्नुभएको छ। ल उहाँलाई चाहिँ फ्रेन्डको लागि चाहिँ भन्नुभएको छ, यदि नम्बर छोड्नु भएको छ 9809676375 चाहिँ उहाँले नम्बर दिनुभएको छ। यदि कोही चाहिँ साथीले चाहिँ सुशीला तामाङजीलाई चाहिँ फ्रेन्ड बनाउन चाहनुभयो भने यो नम्बरमा कल गर्न सक्नुहुन्छ। अर्को म्यासेज लिँदैछु म, कपाल पाल्दिन जुल्फी हुँदैन, कपाल पाल्दैमा जुल्फी हुँदैन, मुख बाङ्गो पार्दैमा सेल्फी हुँदैन। वा वा वा, यति बेला चाहिँ हाँस्ने मान्छे नि कता गएछ नि यार, यस्तो हाँस्नुपर्ने कुरा हाँस्दैन, सिरियस कुरामा गएर बस्छन् यार, यहाँको मान्छेहरू पनि के टाइपका भइसक्यो भनेदेखि है कुरो नगरौँ। दा खाना भयो, अञ्जन दाको के छ नि लेख्नु भएको छ, एकदम ठिक लाग्छ, आइम भद्रकाली एन्ड पच्च भैया दोबानबाट सृष्टि मगर दा, मेरो घर परिवार र मेरो साथीहरू सबैलाई मिस यु एन्ड लभ यु भन्छु र मेरो मामा माइजू र लभली सानीलाई मिस यु एन्ड किस यु भनिदिनु ल दा, तपाईँहरूलाई पनि ओके बाई गुड नाइट भनेर लेख्नु भएको छ। ल थ्याङ्क यू सो मच सृष्टि मगरजी, म्यासेज गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाऊँ, यसै गरी तपाईँको म्यासेज निरन्तर रूपमा पठाइरहनु होला। अर्को चाहिँ म म्यासेज लिँदैछु, हाई दा के छ, खाना खानु भयो लेख्नु भएको छ, खाना भइसक्यो। आइयो मरिन सु के लेख्नु भएको, सकौरीबाट प्रियङ्का थिङ माई अल फ्रेन्ड्स DKMSA लभ यु एन्ड मिस यु भनिदिनुहोस् न ल लेख्नु भएको छ। हस् मैले भनिदिइसकेँ, प्रियङ्काजीले चाहिँ DKMSA चाहिँ धेरै धेरै माया गरिरहनु भएको छ, सम्झिरहनु भएको छ है। अनि प्रियङ्काको मान्छे डीलाई मिस यु एन्ड लभ यु रे, वा वा वा, मिस यु एन्ड लभ यु भनिदिनु ल दा, गुड नाइट दा, बाई बाई मैले लेख्नु भएको छ। हस् प्रियङ्काजी मैले भनिदिइसकेँ, तपाईँको डीलाई चाहिँ एकदम मजाले सम्झिरहनु भएको छ, माया गरिरहनु भएको छ, यति बेला रेडियो सुन्दै हुनुहुन्छ डिजीले भने चाहिँ खुसी भइसक्नु भएको होला, तपाईँलाई एकैछिनमा रेस्पोन्स आउन सक्छ। अर्को म्यासेज छ, हेलो दा खाना खानुभयो, खाना खाइसक्यो, नमस्कार माई अल फ्रेन्ड्सलाई मिस यु दा, सङ्गीता होइन कि, आइएम सनिता लेख्नु भएको छ। अब तपाईँले जी लेख्नु भएको थियो त मैले के गरौँ त, आज लेख्नु भएको छैन मैले भन्दिनँ होइन, सनिता लेख्नु भएको छ, सनिता सो हिजो अस्ति सङ्गीता भनेको छु मैले, सायद तपाईँले सङ्गीता नै लेख्नु भएको थियो होला, या मैले यदि नलेखिकन भनेको भए पनि त्यसको लागि सरी होइन। अहिले चाहिँ प्रश्न भइसक्यो कि सनिताजी हुनुहुन्छ, सनिता तामाङ फ्रम भद्रकाली फोरबाट, थ्याङ्क यू सो मच सनिताजी, म्यासेज गरिदिनु भयो, फेरि फेरि पनि यसै गरी मजाले म्यासेज गर्दै गर्नु होला है त। अर्को एसएमएस छ, हे दा के छ खाना भयो, मैले लभ गरे जिन्दगी सजाउला भनेर, मैले लभ गरे जिन्दगी सजाउला भनेर उसले लभ गर्छ रिचार्ज कार्ड फकाउला भनेर. वाह वाह वाह वाह. आई एम दिपेन्द्र बरदेवा दा, मेरो अल साथीहरूलाई मिस गरेको छ भनिदिनु ल दा. शिव परिवारको सङ बजाइदिनु न दा लेख्नु भएको छ. शिव परिवारको सङ चाहिँ आज अलिकता रेडी छ कि छैन, अब भोलि तपाईँको आज रिक्वेस्ट आयो. सो भोलि अन्जनलाई म एकदम सम्झिन यहाँ रिक्वेस्ट गरिरहेको छु होइन. शिव परिवारको एकदम बबाल टाइप्सको गीतहरू चाहिँ यसो रेडी गरेर भोलि एउटा बजाइदिउँ होइन. गुड नाइट दा, नेक्स्ट एसएमएसमा भेटौँ ल भनेर लेख्नु भएको छ. हस् थ्याङ्क यू सो मच, म्यासेज गरिदिनु भयो. फेरि फेरि पनि म्यासेज गर्दै गर्नु होला है त. अनि तपाईँले चाहिँ आफ्नो नाम चाहिँ लेख्नु भयो भने जस्तो लाग्यो होइन. ए सरी सरी, लेख्नु भएको रहेछ दिपेन्द्र बरदेवाजी. अब हेर्नुहोस्, दिपेन्द्र बरदेवाजीको चाहिँ एउटा यहाँ ठुलो गुनासो थियो. अब उहाँले चाहिँ जिन्दगी सजाउला भनेर पुरै माया गर्नुभएछ. तर के गर्नु, उतातिरबाट चाहिँ पुरै रिचार्ज कार्ड फकाउनुको लागि माया भएछ. यो सायद वास्तविक घटनामा आधारित थियो होला. कसैको जीवनमा मेल खाएमा एकदम के भन्छ संयोग मात्र हुनेछ भनेर चाहिँ उहाँले लेख्नु भएको छ नि. त्यो चाहिँ मैले भनिदिएको होइन. अब मेल खाएछ भने नरिसाउनु होला मसँग, मैले भनिदिएको होइन. यो त त्यस्तै म्यासेज आएको छ, सो मैले त्यस्तै पढिदिएको मात्र हो. ओके ल, साथीहरूकै स्टाइलमा भनिदिएको कि. अर्को म्यासेज लिँदैछु. आँखाभरि आँसु भए नि मुस्कान छर्न नबिर्सिनु. वा वा वा, यो अन्त लाइन भनेको त. आँखाभरि आँसु भए नि मुस्कान छर्न नबिर्सिनु, जति धोका भए नि माया गर्न नबिर्सिनु. वा वा वा. मानिसको जीवनमा जति हार भए पनि जित्छु भन्ने साहस जुटाई अघिसम्म अघि सर्न नबिर्सिनु. वाह दामी. हाई सुमन्दा सन्चै अनि खाना भयो त. म भद्रकाली 9 अञ्जन तामाङ हो. उदयपुरका साथीहरू सनिसा, प्रतीक्षा, मन्जना लेख्नु भएको छ होइन. मन्जना, ममता, अलिसा, निशान, मदन, रत्न, भीम र बहिनी स्वस्तिका मगर अनि सरलाईको साथी प्रशान्त, सिन्धुलीको सम्पूर्ण साथीहरूलाई मिस यु भन्छु. ओके बाई, शुभरात्री भनेर लेख्नु भएको छ है. थ्याङ्क यू सो मच, म्यासेज गरिदिनु भयो मित्र. फेरि फेरि पनि म्यासेज गर्दै गर्नु होला. तपाईँको म्यासेजहरू नै हाम्रो प्रोग्रामको चाहिँ एकदम मजाको कोसेली हुनेछ. तपाईँको चाहिँ म्यासेज आएन भने हामी यहाँनिर चाहिँ कराएको कुनै कामै हुँदैन होइन. त्यस कारणले तपाईँ म्यासेज गर्नुहोला अनि मजाले तपाईँहरूको म्यासेज आएपछि हामी त्यसलाई प्रोग्राममा चाहिँ स्थान दिनेछु, किनभने हाम्रो प्रोग्रामको नेम नै एसएमएस 92 हो. सो एसएमएस 92 भन्ने बित्तिकै एसएमएस मात्र लिने हो होइन. त्यसैले एसएमएस गर्न सक्नुहुन्छ तपाईँले हाम्रो प्रोग्रामको चाहिँ एसएमएस गर्ने चाहिँ आइडिया एड्रेस भन्नुपर्दाखेरि तपाईँ मोबाइलको म्यासेज बक्समा जान सक्नुहुन्छ. अनि त्यसपछि मोबाइलको म्यासेज बक्समा गइसकेपछि टक्क लाएर 3 लेटर्स टाइप गर्नुहोस्. एसडिएच एसडिएच टाइप गर्नुहोला. अनि त्यसपछि एसडिएच टाइप गरिसकेपछि 92 नम्बरमा लेख्नुहोला क्या. 92 लेख्नुहोला अनि त्यसपछि फेरि एक स्पेस दिनुहोला. त्यसपछि तपाईँले चाहिँ म्यासेज लेख्नुहोला मजाले. अनि त्यो म्यासेज चाहिँ हामीसँग 37799 पठाउनु होला. सो यति बेला यो रिक्वेस्ट गरेँ तपाईँलाई एसएमएस पठाउनको लागि होइन. मजाले तपाईँलाई थाहा भइसक्यो होला. अर्को म्यासेज लिँदैछु. हाई दा, के छ खबर, खाना भयो? म डाँडी 8 योजना लेख्नु भएको छ. कति राम्रो नाम है. म मे के लेख्नु भएको छ, मे ग्रह योजना आले, योजना आले बारे के लेख्नु भयो यार. भरे हुन्छ 92 मे. ओहो, त्यो पुरै चाहिँ लामा भाषामा लेखिदिनु भयो क्या, तामाङ भाषामा. मैले त केही कुरा बुझिनँ त. गाह्रो पऱ्यो त. योजना मे गरे योजनाले 2-3 ठाउँ लेख्नु भएको छ यो कुरा होइन. मैले बुझिनँ मित्र, माफ पाऊँ होइन. फेरि फेरि अलिकता यस्तो मैले बुझ्ने गरी म्यासेज गरिदिनु होला होइन. यति बेला चाहिँ तपाईँको लागि अर्को एउटा ब्युटिफुल डान्सिङ नम्बर बजाउने बेला भइसकेको छ. सो डान्स गर्नको लागि रेडी भएर बस्नु होला. तपाईँको लागि यति बेला गीत मजाले उतातिर बन्न थालिसकेको छ. अब यो गीतको आवाज चाहिँ ठुलो बनाएर मेरो आवाज चाहिँ सानो बनाएर तपाईँलाई यति बेला गीतले मनोरञ्जन दिने बेला भएको छ. तर तपाईँ भने एसएमएस भने गर्न नछोड्नु होला, किनकि तपाईँको एसएमएस लिएर म एकैछिनमा आइहाल्छु. तिम्रो मोह निरूप छ, तिम्रो जादू छ बोलीमा. तिम्रो मोह निरूप छ, तिम्रो जादू छ बोलीमा. तिमी ब्युटिफुल देखिन्छौ गुन्यो र चोलीमा. अब त ज्यान जाला तिमलाई न छोड्ने कसम खाको छु. तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु. तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु. काजलु आखाती बादलु केशमा हो गाजलु आखाती बादलु केशमा हराउन थाले म मायाको देशमा बत्तीसै लक्षणको तिम्रो रूप रङ्ग डाइहट फ्यान भएको छु म तिमीसँग तिम्रो मोहनी रूप छ तिम्रो जादू छ बोलीमा तिमी ब्युटिफुल देखिन्छौ गुनियो र चोलीमा अब त ज्यान जाला तिमलाई नछोड्ने कसम खाको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु निन्द्रा छ न दिनमा चैन हो न रातमा निन्द्रा छ न दिनमा चैन तिम्रो याद न आउने कुनै पल छैन अब त मलाई छोडी अन्त मन मोडे हटाटक हुन्छ कसम तिमीले छोडे तिम्रो मोहनी रूप छ तिम्रो जादू छ बोलीमा तिमी ब्युटिफुल देखिन्छौ गुनियो र चोलीमा अब त ज्यान जाला तिमलाई नछोड्ने कसम खाको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु यस तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु के भन्नु यस्तो लास्टै क्युटी बनेर हिँडिदिन्छन् मान्छेहरू लास्टै ब्युटी बनेर हिँडिदिन्छन् अनुहार कालो कालो भए पनि हेर्नुहोस् के गरेर गोरो गोरो बनेर पुरा ब्युटी ब्युटी भनेर क्युटी क्युटी भनेर हिँडेपछि फिदा नहुने भन्ने त कुरै भएन यस्तै भन्दै थियो गीतले पनि तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु है फिदा बनाउनु पनि धेरै राम्रो होइन फिदा अब के गर्नु फेरि नबनाए पनि चित्त बुझ्दैन होइन अब के गर्ने यस्तै छ अब भने म्यासेजतर्फ लागौँ धेरै कुराकानी नगरिकन किनभने यति बेला मैले आज अलिक छिटो गीत राखेँ एउटा समस्या परेको थियो तर एकदम ठिकठाक भइसक्यो यति बेला होइन एसएमएस 92 को बसाइमा हुनुहुन्छ आवाज हो सुमन बरालको टेक्निकली सपोर्ट अञ्जनको छँदैछ तपाईँ सम्पूर्ण साथीहरू मेरै वरिपरि मजाले हाँसेर बसिरहनु भएको छ म सँगसँगै त्यो मैले एकदम अनुभव गरिरहेको कुराकानी हो त्यसैले अब भने ढिला नगरिकन म तपाईँको एसएमएसतर्फ लाग्दैछु तर तपाईँले भने एसएमएस गर्न सक्नुहुन्छ त्यसको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र मजाले म्यासेज लेख्नुहोस् नाम ठेगाना लेख्नुहोस् पठाउनुहोस् 37799 यति सजिलो नम्बरमा म्यासेज गर्नुहोला रमाइला रमाइला म्यासेजहरू लेख्नु भएको छ बस्तास थोरै समय चोरेर पठाएकी छु बतासको थोरै ए के लेख्नु भयो व्यस्तताको ओहो मैले कुरो बुझिनँ यार ए सरी सरी व्यस्तताको थोरै समय चोरेर पठाएको छु सम्झना र सन्देशसम्म कोरेर पठाएकी छु वा हेलो दाई नमस्ते म भद्रकाली नोबाट अञ्जना तामाङ है अञ्जन त पक्कै होइन होला ए थप्नु भएको छ लास्टमा त्यस कारणले अञ्जना तामाङ सो एसएमएस मार्फत मेरो सम्पूर्ण साथीहरूलाई मिस यु भन्न चाहन्छु भनेर लेख्नुहोस् हस् थ्याङ्क यू व्यस्तताको समय पनि थोरै निकालेर हामीलाई एसएमएस गरिदिनु भयो होइन सम्झना सन्देशहरू कोरेर पठाउनु भयो थ्याङ्क यू सो मच अञ्जनाजी यसै यसै गरी मजाले म्यासेजहरू पठाउँदै गर्नुहोला माया नमान्नुहोला है थोरै बच्चा खुचेको समयलाई यसो सम्झेर म्यासेज गर्दै गर्नुहोला रेडियो सुन्दै गर्नुहोला तपाईँले म्यासेज गरिदिनु भएन भने तपाईँले सुनिदिनु भएन भने के गर्नु यस्तै छ एसएमएस छ अर्को अनायासै चोट लाग्यो मलमपट्टि कसले देला ल अनायासै चोट लाग्यो मलमपट्टि कसले देला एक्लो भयो जिन्दगीमा साथ मलाई कसले देला नाम सुमन खड्का भीमस्थान 2 डडुवा लेख्नु भएको छ डडुवाको मित्र चाहिँ सुमनजीलाई चाहिँ साथको खोजी गरिरहनु भएको छ सुमनजीले यति बेला एक्लै हुनुहुन्छ अरे ल कसैले साथ दिने भए आँटिहाल्नुहोस् बेला यही हो मौका यही हो आउँला फेरि मौका आउँछ पर्खिँदैन समथिङ समथिङ के फर्किँदैन भने जस्तो होइन अर्को म्यासेज छ हेलो सुमन ब्रो के छ हाम्रो सिन्धुलीतिरको हल्ली चल्ली लेख्नु भएको छ एकदम मजाले हल्ल्या पनि छैन चल्ल्या पनि छैन एकदम शान्त भएर बसिरहेको छ आजकल होइन धेरै भयो नहल्लेको अनि खाना भयो लेख्नु भएको छ, खाना पनि भइसक्यो. फ्रम अमले राजवास, ल अमलेबाट पठाउनु भएको रहेछ होइन, ठिकै छ. राजवासबाट विशाल पागल, विशाल पागलजी पनि लास्टै पागल हुनुभयो. आमामामा, सधैँ साथ दिन्छु भन्थे सपनाको लहरा रहेछ, सधैँ साथ दिन्छु भन्थे सपनाको लहरा रहेछ, सधैँ सँगै हिँड्छु भन्थे भिर बाटोको पहरा रहेछ. सुकेको छु लेख्नु भएको छ, सुनेको छु कि सुनेको छु. आज म त तिम्रो मायाको खडेरीमा थोरै ठाउँ दियौ पुग्छ मेरो दिलको घडेरीमा. दा मेरो साथीहरूलाई मिस अल टाइम धेरै मिस गरिरहेको छु भनेर सुनाइदिनु ल लेख्नु भएको छ. हस् मैले सुनाइदिइसकेँ, धेरै मिस गरिरहनु भएको छ मित्र. हेर्नुहोस् राजवासको मित्र विशाल पागलजीले चाहिँ अल टाइम मिस गरिदिनु भएको छ कि तपाईँलाई पुरै समय, त्यसैले त म पागल भइसक्नु भएको छ भनेर सुनाइदिनु भने त मैले सुनाइदिइसकेँ होइन. नेक्स्ट एसएमएसमा भेटौँला, गुड नाइट भनेर लेख्नुहोस्. थ्याङ्क यू, गुड नाइट टु यु तपाईँलाई पनि होइन. अर्को पनि म्यासेज भने पठाउँदै गर्नु होला, किनभने पागलजीको म्यासेज मैले दिनदिनै पढ्न पाइरहेको छु, तर त्यो कहिले पनि तपाईँको पागलपन चाहिँ अलिक हटिरहेको जस्तो लागिरहेको छैन होइन. मजाले पागलको ठाउँमा चाहिँ अलिक कुनै खतरा खालको छ यहाँ शब्द हाल्नु भने झन् दामी हुन्छ होइन. शब्द नाममा पागल लेखे पनि मान्छे चाहिँ पागल नभन्नु होला, त्यति हो मेरो रिक्वेस्ट. हाई दा, के छ खबर लेख्नु भएको छ. एकदम बिल्कुल ठिकठाक. आई एम नो फाइन रे. वाइ, किन चाहिँ तपाईँ फाइन हुनुहुन्न त? कोपिला पनि फुल्छ, फुल पनि झर्छ. वाह वाह वाह वाह, कोपिला पनि फुल्छ, फुल पनि झर्छ, एक दिन सबै मर्छ, जे पर्छ त्यही टर्छ, हिँड्ने मान्छे लड्छ. वाह वाह, ऱ्याप हान्नु पर्ला जस्तो रहेछ यो. एकदम राम्रो छ. कोपिला पनि फुल्छ, फुल पनि झर्छ, एक दिन सबै मर्छ, जे पर्छ त्यही टर्छ, हिँड्ने मान्छे लड्छ. या कति लाग्यो ऱ्याप. नमस्ते, म विक्रम मोक्तान, म चाहिँ अहिले काठमाडौँमा छ है. ओके भाइ, ल थ्याङ्क यू सो मच. विक्रमजी काठमाडौँमा हुनुहुन्छ तर पनि सिन्धुलीमा रमाइलो बनाइदिनु भयो, केही छैन. थ्याङ्क यू सो मच. फेरि फेरि म्यासेज गर्दै गर्नु होला, यस्तै मिलाएर पठाइदिनु भयो भने त फेरि म ऱ्याप पनि हानिदिइहाल्छु के सर होइन मलाई पनि. नेक्स्ट म्यासेज, हाई दा, के छ खबर. मामा हाम भयो लेख्नु भएको छ. एकदम मजाले हाम भइसक्यो. आइएम भद्रकाली एट पर्छ भैयाबाट अनुष्का मगर. दा, म मेरो साथी सुषमा सनिक्सा अरुणा छैस्याङ मामा माइजु लगायत सबैलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु ल दा. ओके बाई भनेर लेख्नु छ. थ्याङ्क यू सो मच अनुष्का मगर. अनुष्काजीलाई धेरै धेरै धन्यवाद. सबै साथीहरूलाई सम्झेर म्यासेज गर्नुभएको छ अनुष्काजीले. तपाईँहरू पनि चाहनुहुन्छ यसै गरी आफ्ना साथी साथी सङ्घीहरूलाई सम्झेर मन पराएर माया गरेर विस गर्न चाहनुहुन्छ, मिस गरिरहनु भएको छ, या तपाईँलाई जोक फुरिरहेछ, या तपाईँलाई सायरी फुरिरहेछ, जेसुकै छ तपाईँको मनमा, त्यो कुरालाई ट्याक चाहिँ कन्भर्ट गर्नुहोस् ओडमा र पठाउनुहोस् 37799 त्योभन्दा अगाडि तपाईँले टाइप गर्नुपर्छ SDH एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस्, तपाईँको म्यासेज लेख्नुहोस्, नेम एड्रेस पनि लेख्नुहोस्, पठाउनुहोस् 37799. अर्को म्यासेज छ, लेखिरहेको छु दुई चार अक्षर छैन मेरो कुनै शिक्षा. वाउ, शिक्षा नभए तपाईँ अक्षर लेख्न सक्नुहुन्छ नि यो ठुलो होइन. लेखिरहेको छु दुई चार अक्षर छैन मेरो कुनै शिक्षा, मागिरहेछु प्रेमको भिक्षा, दिने नदिने तिम्रो इच्छा. वा वा वा, ल भाइ के गर्ने इच्छा दिने कि नदिने? दिने रे, ल पाइसक्नु भयो डुकर बस्नु. हाई सुमन्दा, नमस्ते, इट्स मी बिमला तामाङ फ्रम कपिलाकोट 8 लेख्नुहोस्. ए हेलो, ठिक छु बिमलाजी, होइन तपाईँ कस्तो हुनुहुन्छ? अनि के लेख्नु भएको छ, आँखाको बाटो बिएडको ए कपिलाकोट 8 भनेर पढिदिएको मैले त कपिलाकोट, अनि उतापछि चाहिँ बिएड लेख्नु भएको रहेछ होइन. बिएडको आँखाको बाटो सङ प्ले गरिदिनु न ल प्लिज दा. यो सङ माई फ्रेन्ड अजय सा, अनिल, खुसी, मुना, सुनिता, सन्दीप, सबिर, बसन्त, कमला, अभिषेक, त्यसपछि जङ्गली लेख्नु भएको छ है. जङ्गली मान्छे रे, बाबा माया गरेर भन्नुभयो होला. अर्पणा र अल फ्रेन्ड्स एन्ड हेटौँडामा बस्ने सिस छिसाललाई मिस गरेको छु बाई, एन्ड हजुरलाई पनि ओके भन्नु लेख्नु होस्. थ्याङ्क यू सो मच मित्र, म्यासेज गरिदिनु भयो बिमलाजी. फेरि फेरि पनि म्यासेज गर्नुहोला है. अहिले चाहिँ तपाईँको म्यासेजलाई मैले यहीँनिर एन्ड गरिसकेँ, किनकि तपाईँले यति मात्र लेख्नु भएको छ, थपेर मैले बढाएर के भनिरहँ होइन. उहाँले चाहिँ बिएडको आँखाको बाटो भन्ने गीत चाहिँ सुन्न चाहनु भएको छ, तर यो गीत अब आज सुन्न पाउनु भएन भने पनि कन्फर्म भोलि चाहिँ पाउनुहुन्छ है. अन्जन सम्झिराखौँ ल. दुःखको साथी आँसुको मात्र, दुःखको साथी आँसु मात्र हुन्छ, जीवन साथी कम हुन्छ यो पापी संसारमा. के लेख्नु भयो यस्तो कुरा क्या नि? दुःखको साथी आँसु मात्र हुन्छ, जीवन साथी कम हुन्छ यो पापी संसारमा. देरो के लेख्नु भएको छ? धेरै स्वार्थ भेटिन्छ, प्रेम गर्ने धोका मात्र पाइन्छ लेख्नु भएको छ है। अब भोगाई लेख्नु भयो होला साथीहरूले, यसमा मेरो कुनै केही अब भन्ने कुरै भएन नि, आफ्नो भोगाईहरूमा त मैले केही अब थपथाप पार्नु परेन होइन। त्यसैले अब मैले के भनौँ त, हाई दा के छ खबर, यो उहाँकै म्यासेज हो। खाना भयो लेख्नु भएको छ, खाना भइसक्यो। आई एम फ्रम रामपुरबाट मुनाबिसी, म मेरो साथीहरूलाई मिस गरेको छु भनिदिनु ल भनेको। ल मैले भनिसकेँ, रामपुरका मित्र चाहिँ मुनाजीले सबै साथीहरूलाई मिस गरिरहनु भएको छ। ओके भाइ, अर्को एसएमएसमा भेटौँ है। ल ल ल ल ल अर्को एसएमएसमा भेटौँ है त। अर्को एसएमएस, दुःखमा खुसीको कारण बन्ने गर्छ प्रेम। यस्तो हो क्या मान्छेहरूको, यस्तै हो क्या मैले चाहेको र एउटा साथीको चाहिँ दुःखमा आँसुभन्दा बाहेक अरू केही साथी हुन्न भनेर पठाउनु भएको छ। अर्को साथीले चाहिँ दुःखमा खुसीको कारण बन्न सक्छ प्रेम भनेर पठाउनु भएको छ। यस्तै यस्तै हो क्या, धेरैजना साथीहरूको धेरैवटा विचारहरू पढ्न पाएपछि रमाइलो यस्तै भइहाल्छ नि। दुःखमा खुसीको कारण बन्ने गर्छ प्रेम, पीडामा यादको कारण बन्ने गर्छ प्रेम। जब कोही र केही राम्रो लाग्दैन यहाँ, जुनको कारण बन्ने गर्छ प्रेम, जिउनुको कारण, यस यस, जिउनुको कारण बन्ने गर्छ प्रेम। हाई ब्रदर, आर यु फाइन लेख्नु भएको छ। यस आई एम फाइन एन्ड व्हाट अबाउट यु, नाम लेख्नु भएको छैन होइन, कहाँबाट को बोल्नु भयो भन्दा नि कसले म्यासेज गर्नुभयो। तपाईँको चाहिँ मोबाइल नम्बर चाहिँ लास्टमा 680 रहेको छ, 680 नम्बर हुने साथीको म्यासेज हो। धेरै राम्रो लेख्नु भयो, दुःखमा खुसीको कारण बन्ने गर्छ प्रेम, पीडामा यादको कारण बन्ने गर्छ प्रेम। जब कोही र केही मन पर्दैन अथवा मन लाग्दैन यहाँ, जिउनुको कारण बन्ने गर्छ प्रेम। वा वा वा दादी। अर्को म्यासेज छ, हाई दा के छ खबर, मिस सबिना श्रेष्ठ भीमस्थान 9 कोटगाउँबाट लेख्नु भएको छ। ल कोटगाउँको साथीको म्यासेज आयो है। माई अल फ्रेन्ड्सलाई मिस यु भन्छु एन्ड आउँदै गरेको एकदम एक्जाम आउँदै गरेको एक्जामको अल फ्रेन्ड्सलाई बेस्ट अफ लक एन्ड मेरो सिस निर्मला एन्ड अनुष्कालाई 1-2 लेख्नु भएको छ है। थ्याङ्क यू सो मच मेरो तर्फबाट पनि तपाईँलाई, किनकि सबै साथीहरूलाई एक्जामको बेस्ट अफ लक दिनुभएको छ आउँदै गरेको भनेर अस्ति नै पठाउनु भएको रहेछ तपाईँले म्यासेज। तर के गर्नु, हेर्नु त साथी, पालो भर्खर आयो तर एक्जाम सकिने लागिसकेको छ, अब 2-3 दिन मात्र बाँकी छ एक्जाम, तर पनि तपाईँको बेस्ट अफ लक आइसकेको छैन होइन। त्यस कारणले थ्याङ्क यू सो मच सम्पूर्ण साथीहरूको तर्फबाट, तपाईँलाई मेरो तर्फबाट नि बाँकी रहेको एक्जाम सबैजनाको राम्रो जाओस् है। थ्याङ्क यू सो मच तपाईँलाई म्यासेज गरिदिनु भयो कोटगाउँबाट मित्र सबिनाजी। फेरि पनि म्यासेज भने गर्दै गर्नु होला। अर्को म्यासेज लिँदैछु म यति बेला, हाई दा के छ खबर, म मेरो साथीहरूलाई मिस यु भन्छु अनि मेरो मनको साथी बीलाई लभ यु भन्छु भनेर लेख्नु भएको छ। अब भनिसक्नु भयो, अब के गर्नु त, मैले भन्नै परेन होइन। आफ्नो नाम चाहिँ लेख्नु भएको छैन, अब कसले भने भनेर बुझ्ने हो नि होइन। अन्त यदि अब उहाँले चाहिँ बुझ्नुहुन्छ भने म अलिकता क्लु भन्नाले, हिन्ट्स भन्नाले, अब जे भने पनि नम्बर दिन्छु लास्टको चाहिँ 3 डिजिट 828 नम्बर हुने साथीको म्यासेज हो यो, बीको लागि थियो है। अरू त मैले केही भन्ने परेन। नमस्ते दा, खाना भयो लेख्नु भएको छ, एकदम खाना भइसक्यो। के छ खबर, खबर एकदम ठिकठाक छ। म सिनकन्या, ओहो तिनकन्या लेख्नु भएको होला होइन, म तिनकन्याबाट सपना श्रेष्ठ ल गुड नाइट दा भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तिनकन्याबाट सपनाजी, गुड नाइटको लागि मात्र लेख्नु भएको छ म्यासेज, कति माया है। थ्याङ्क यू सो मच। हाई सुमन दा के छ, सिन्धुलीतिरको खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ। एम सिन्धुली गढी एफएम एसएमएस 92 एन्ड सिन्धुली जिल्लालाई धेरै माया गर्ने टाढाको फ्रेन्ड ज्योति बल हो लेख्नु भएको छ। म त उही रे यास ल, म त उही सिन्धुलीगढी एफएम र एसएमएस 92 र सिन्धुली जिल्लालाई धेरै माया गर्ने तपाईँको फ्रेन्ड ज्योति बल। अब यति धेरै माया गर्नुहुन्छ रेडियो सिन्धुलीगढीलाई, यति धेरै माया गर्नुहुन्छ एसएमएस 92 अनि यति धेरै माया गर्नुहुन्छ सिन्धुली जिल्लालाई है। माया गर्नु नै पऱ्यो किनभने हामी सम्पूर्ण नेपाली, हामी सबबाट दाजुभाइ दिदीबहिनी होइन, सबै आफन्त त्यहाँमाथि राम सिन्धुली र मकवानपुर छिमेकी जिल्लासँगै सिमाना जोडिएको जिल्ला, सो तपाईँलाई मन पर्नु पऱ्यो राम्रो कुरा हो होइन। अब यस्तो धेरै मन परेको छ भने के अनि त्यसो घरमा यति साटासाट गर्ने भए पनि म कुरो चलाइदिइहाल्छु के अरे यतातिर के छ र होइन। तपाईँलाई त्यस्तो साह्रै मन परेको छ भने यसो अलिकता खोली तर आउनुहोस्, हिम्मत गरेर आउनुहोस् बलजी, के छ र बल लगाएर आउनुहोस् मजाले, केही छैन, सिन्धुलीमै बस्ने गरी आउनुहोस्, केही छैन है। किनकि जन्म मेरो सिन्धुली, किनकि जन्म मेरो सिन्धुली अरे, सिन्धुलीमै जन्मिनु भएको रहेछ, पछि सायद अब के गरी मकवानपुर पुग्नु भएछ, न न उतातिर चाहिँ घर चाहिँ मकवानपुर जोड्नु भएको कि माइती सिन्धुली बनाएर, त्यो कुरा चाहिँ अलिकति क्लियर भएन होइन। अल फ्रेन्ड्सहरूलाई मिस यु भन्छु ल, गुड नाइट बाई भनेदेखि हुन्छ। थ्याङ्क यू सो मच बलजी। अब फेरि म्यासेज गर्नु होला भन्दा मैले भन्नै पर्दैन, किनकि तपाईँको म्यासेज रेगुलर पठाइरहनु भएको छ, मैले पढ्न पाइरहेको छु, खुसी लागिरहेको छ। थ्याङ्क यू सो मच। हाई सुमन ब्रो, खाना भयो लेख्नु भएको छ, खाना भइसक्यो। म रानीचुरीबाट अनिस, मेरो मनको साथी सविता एन्ड पी डडलाई लभ यु एन्ड मिस यु, कल मी भनिदिनु ल। ओके, गुड नाइट भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच अनिसजी। अब पीलाई चाहिँ तपाईँले एकदम मजाले माया गर्नु भएको रहेछ, सम्झिरहनु भएको रहेछ, होइन? अब कल गर्न भन्नुभएको छ पीलाई, ल पी फोन गरिहाल्नुहोस् कललाई भने अनिसजीलाई। अर्को म्यासेज, खाना भयो त, पानी ट्याङ्की कान्छाराम प्रकाश रहेछ, पानी ट्याङ्की कान्छाराम प्रकाश, दुईजनाको नाम लेख्नुभयो होला, कान्छाराम र प्रकाश भनेर पानी ट्याङ्कीबाट। अरू म्यासेज केही छैन, अलिकता यसो रमाइलो कुराकानी, होइन? तपाईँहरूको सायरी मुक्तक जोक यताउति पठाउनु भयो भने अझ रमाइलो हुन्छ। थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, दा खाना भयो लेख्नु भएको छ, खाना भइसक्यो, अनि के छ त खबर? खबर एकदम ठिकठाक छ। आई एम लङ्गुर खोलाबाट सुशीला तामाङ है लेख्नु भएको छ। हस् दा, अनि मेरो प्यारो साथी सानुलाई मिस यु, ओके गुड नाइट दा भनेर लेख्नु भएको छ। है त, हामी सबैलाई चाहिँ एकदम शुभरात्री भन्नुभएको छ, तपाईँको पनि एकदम रात सुखमय बितोस्, होइन? शुभरात्री। अर्को म्यासेज छ, हल्लो लेख्नु भएको छ, डब्लु यति थुप्रो लेख्नु भएको छ, त्यही भएर मैले त्यस्तरी भन्दै कि हल्लो के छ होला नि खबरहरू तपाईँको, अनि ह्यान्डसम दाई अञ्जनको रे ल, सक्यो छ अझै सक्यो छ है, एकदम ठिकठाक छ। हाम्रो सन्चै हुनुहुन्छ दा, एकदम सन्चै छु। आज म यस प्रोग्राम मार्फत मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु ल भनेर लेख्न छ। हस् तपाईँले अब यति चाहिँ लेखि नै सक्नु भएको छ, मैले भनि नै सकेको छु त नाइ भन्ने त कुरै भएन नि, होइन? अनि मेरो प्यारी बुनु मन्दिरा खत्रीलाई पनि मिस यु बुनु एन्ड लभ यु बाई दा भनेर लेख्नु छ। थ्याङ्क यू सो मच, म्यासेज गरिदिनु भयो, फेरि पनि म्यासेज गर्नुहोला। तर तपाईँले नाम लेख्नु भएको जस्तो चाहिँ मलाई लागेन, होइन? नाम पनि ट्याक्क लेखिदिनु होला। 610 नम्बरको साथीले चाहिँ म्यासेज गर्नुभयो, उहाँकै लगत्तै म्यासेज रहेछ। ए, नेम छुटेको अवस्था, ए ठ्याक्कै मैले नेम छुटेँ भन्नु, माथि ट्याक्क म्यासेज आउनु, कस्तो मजाको कुरो। नेम छुटेको अवस्था, म मिना मगर खन्याखर्काबाट, मिनाजी थ्याङ्क यू सो मच, खन्याखर्काबाट म्यासेज गरिदिनु भयो। हाई दा, खाना भयो, के छ न्यू खबर? एकदम ठिकठाक छ। पल्लो रामपुरको स्टुडेन्टलाई इक्जामको शुभकामना भन्छु, आई एम एस पल्लो रामपुर, ल एसजीले चाहिँ पल्लो रामपुरको सम्पूर्ण साथीलाई इक्जामको बेस्ट ब्लक भन्नुभएको छ। राम्रोसँग तयारी गरेर राम्रोसँग पढेर इक्जाम दिनु होला, हाम्रो तर्फबाट पनि बेस्ट ब्लक, जति बाँकी छ धेरै सब्जेक्टहरूको त इक्जाम सकिसक्यो, होइन त? अर्को एसएमएस, हेलो सुमन्दा, खाना भयो लेख्नु भएको छ, खाना भइसक्यो। आई एम फ्रम अमाले 5 सफल तामाङ, वा नाम भने यस्तो हुनुपर्छ क्या, सफल तामाङ, हाइट है, मान्छे असफल भए पनि नाम सफल सुन्ने बित्तिकै कति अरूजना खुसी हुनु, हिजो भर्खर सुनेको थिएँ, तपाईँले पनि सुन्नुभयो होला, बकिने मनमा, होइन? जीवन भनेको ईर्ष्या गर्ने हुनुपर्छ, दया गर्ने होइन क्या, वा यसको जस्तो जिन्दगी भनेर, किन मैले दोहोऱ्याइरहनु धेरै होइन, सबैजनाले सुनिरहनु भएको कुराकानी हो, त्यसैले ईर्ष्या गर्ने खालको जिन्दगी बनाउनुपर्छ क्या, बिचरा या यो यसको हेर भन्ने खालको चाहिँ हुँदैन, मलाई नि मन परेर लाग्थ्यो, त्यो भएर मैले सम्झिरहेको थिएँ। सफल तामाङ, अब बस्ने गीत हजुरको लागि, मेरी माया प्रलाई आई लभ यु भन्दै भनिदिनु ल दा। ओके बाई लेख्नु भएको छ, मैले भन्दै अन्त बर्बाद, तपाईँ रुनु होला फेरि अहिले, छाती पिटी पिटी गुवा गुवा, मेरो प्रियलाई सुमन दाईले आई लभ यु भन्दे भनेर, होइन? त्यस कारणले म तपाईँलाई रुवाउन चाहन्न, होइन त? अब उहाँलाई चाहिँ अब सफलजीले चाहिँ धेरै माया गर्नु भएको छ। अर्को एसएमएस, हिमाल चढ्नु अघि चप्पल फुकालिदिनु, अब उल्टै हिमाल चढ्नु छ, अब चप्पल होइन, अब त्यो बुट लगाउन चप्पल फुकाल्नु भने होला, होइन? हिमाल चढ्नु अघि चप्पल फुकालेर बुट लगाउनु, अब खाली खुट्टा गयो भने त फेरि पुरै खुट्टा हिउँले खाइदिएला भन्ने डर, होइन? हिमाल चढ्नु अघि चप्पल फुकालिदिनु, अनि यो पत्र भन्दा नि पत्री लिनु आज, अनि यो पत्री पढ्नु अघि मुस्कान छाडिदिनु। हाई ब्रो, खाना भयो अरे ल, एकदम मजाले खाना भइसक्यो, मुस्कान होइन, मैले पुरै उतातिर बम ब्लास्टिङ स्माइलै छोडिदिइसकेको छु उतातिरबाट, होइन? भन्नाले उता भन्नाले सिसा पारीबाट भन्दा हुँदै है, फेरि अर्कै बुझ्नु होला फेरि। आई एम प्रीति घलान बाँदरनी, ए के लेख्नु भयो, बडरी लेख्नु भएको रहेछ क्या, म त झन्डै बाँदरनी भन्दै त्यतिका नरिसाउनु है। कली के हो यो, भद्रकाली लेख्नु भए, ओहो डेन्जर यार, के हो त्यस्तो, बिएडिएआरआइकेएलाई लेख्नु भएको छ अनि मैले यसलाई कसरी भद्रकाली भनेर बुझ्नु त होइन, बिचमा स्पेस पनि छ त्यहाँमाथि, अनि म त के हो बुझ्नै पुरै टाइम लागिरहेको क्या। सो मैले भद्रकाली बुझेँ लास्टमा आएर, त्यही नै होला सायद सही पनि होइन। भद्रकालीबाट सिन्धुलीतिरको खबर के छ हो ब्रो लेख्नु भएको छ, हेर्नुहोस् भद्रकाली भने त्यहीँ हो, सिन्धुली भने यहीँ हो, त्यहाँ के छ यहाँ त्यही छ, त्यहाँ अहिले यति बेला रात परिरहेको छ, यहाँ पनि यति बेला रात परिरहेको छ, त्यहाँ यति बेला 8:40 गएर यहाँ पनि 8:40 गएको छ, हेर्नुहोस् यति बेला तपाईँ म यहाँ बोलिरहेको छु, तपाईँ त्यहाँ सुनिरहनु भएको छ, यस्तै यस्तै हाल खबर भन्ने कुरो धेरै फरक छैन मित्र। दुःखै दुःखको जीवन मेरो सुख भन्ने थाहा छैन, सुख भन्ने थाहा छैन है, ओहो गाह्रो पऱ्यो म जस्तै हो क्या। दुःखै दुःखको जीवन मेरो सुख भन्ने थाहा छैन, जल्छ मुटु तडपिन्छ मन आफ्नो भन्ने कोही छैन, म छु त मित्र किन यार किन हामी छौ नि। हाई केशव सुमन दा खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ माम भयो, अँ भइसक्यो, म कनपा तिनबाट सुनु भन्नाले सानो मोक्तान, मेरो घरमा हुनुहुन्छ बुबा मम्मी भाइ अमित सुदीप राजकुमार दोङ सन्तोष अलिना भाउजू सोनिका बुहारी कुसुम विनिता मिना त्यसपछि मेरो साथीहरू अस्मिता राम्री अञ्जली निशा अनिसा मनिषा चाहिँ लेख्नु भएको छ है, सम्झना अभिषेक मेरो माइला मामा कान्छा मामा जेठा मामा अनि मेरो मुटुको धड्कन अभिलाई सुनाउन चाहन्छु है, ओके भाइ भन्नु लेख्नु भएको छ, पुरै डेडिकेसन मात्र रहेछ यति लामो होइन, ठिकै छ तर मैले पढिसकेँ, उताबाट भाइ भन्ने बेला मलाई भइसकेको छ भनेर पुरै आइरहेको छ बत्ती पिलिक पिलिक होइन, त्यस कारणले प्रोग्रामबाट जाने बेला भइसकेको छ, जानु अघि तपाईँलाई यति बेलासम्म सुनिदिनु भएकोमा यति धेरै धन्यवाद, तपाईँलाई होइन बोक्न सक्ने जति धन्यवाद। प्रोग्रामको लागि एसएमएस भने पठाउँदै गर्नु होला, एसएमएस पठाउनको लागि जानुहोस् मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् तपाईँको मेसेज नेम एड्रेस अनि पठाइदिनुहोस् 37799 है, थाहा भयो नि त यसरी मेसेज पठाउने गरेर न लगातार मेसेज भन्ने पठाउँदै गर्नु होला, भोलि फेरि 8 तपाईँको मेसेजहरू यसै गरी मजाले पढ्नको लागि उपस्थित भइहाल्छु। तपाईँसम्मको लागि टेक्निकली सपोर्टको लागि अञ्जनलाई थ्याङ्क्स अ लट भन्दै आवाजबाट म सुमनबाट हाल्छु ठिए नमस्ते। मेरो मनले दुःख पीडा सबै बिर्स्यो सबै बिर्स्यो, सँगै हाम्रो सम्बन्धले नयाँ रूप लियो रूप लियो, साँचो भन्द तिम्रो मायाले मलाई यति खुसी दियो खुसी दियो, आज थाहा पाए कि तिमी मेरो निम्ति अधुरो हुने छु, तिमी नपाए देखि खुसी तिमी मेरो एउटै चाह मेरो बानी Coming up next, BBC Nepali.